Book 2 واحد وستون اكسستا الأعداد الترتيبية كرما واجك سنخيا الشهر الأول هو يناير पहिला महिना जानेवारी आहे. الشهر الثاني هو فبراير. दुसरा महिना फेब्रुवारी आहे. الشهر الثالث هو مارس. तिसरा महिना मार्च आहे. الشهر الرابع هو ابريل. चौथा महिना एप्रिल आहे. الشهر الخامس هو مايو. पाचवा महिना मे आहे. الشهر السادس هو يونيو. सहावा महिना जून आहे. ستة أشهر هي نصف سنة. सहा महिन्यांचं अर्ध वर्ष बनतं. يناير فبراير مارس. जानेवारी फेब्रुवारी मार्च. अप्रिल मायो यूनियो. अप्रिल मे जून. الشهر السابع هو يوليو. सातवा महिना जुलै आहे. الشهر الثامن هو أغسطس. आठवा महिना ऑगस्ट आहे. الشهر التاسع هو سبتمبر. नववा महिना सप्टेंबर आहे. الشهر العاشر هو اكتوبر. दहावा महिना ऑक्टोबर आहे. الشهر الحادي عشر هو نوفمبر. अकरावा महिना नोव्हेंबर आहे. الشهر الثاني عشر هو ديسمبر. बारावा महिना डिसेंबर आहे. اثنا عشر شهرا هي سنة. बारा महिन्यांचं एक वर्ष बनतं. यूलियो अगस्तुस सप्टेंबर. जुलै ऑगस्ट सप्टेंबर. ऑक्टोबर नोव्हेंबर व डिसेंबर. ऑक्टोबर नोव्हेंबर डिसेंबर.